रहेको छ। यो कम्पनीका बाइक तथा पेज स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै आधुनिक तरिकाबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने एकमात्र नाम रहेको छ मार्शल इम्पोरियम, जुन रहेको छ मगनचोक पर्सा बजार। फोन नम्बर रहेको छ 0556581900 र मोबाइल नम्बर रहेको छ 98550961900 र मार्शल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 टाढीमा। मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ र टाढीबाट पनि यहाँले चाहिँ सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ र फोन नम्बर रहेको छ 0556581900। टाढीको लागि यो नम्बर तपाईँले याद गर्नुहोला र कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्टडाउनमा हवा हामी लाग्नुपर्ने हुन्छ नम्बर 10 र नम्बर 9 पोजिसनमा। त्योभन्दा अगाडि यो साता रागिनी MMS2 काउन्टडाउनबाट आउट भएको छ। रिलिज भइसकेको फिल्म हो रागिनी MMS2। सन्नी लियोनको मुख्य भूमिका रहेको छ यो फिल्ममा र सन्नी लियोनले अब फेरि अर्को फिल्म खेल्ने भएकी छिन्। मस्ती जादे नामक सिनेमामा उनी फेरि पनि देखा पर्ने भएकी छिन्। आउट भएको छ रागिनी MMS2। त्यस गरी नम्बर 10 पोजिसनमा आइपुगेको छ फगली वर्ल्डको फगली फिल्म रहेको छ। फगली फगली क्या है वर्ल्डको गीत परेको छ नम्बर 10 पोजिसनमा। त्यस गरी नम्बर 9 पोजिसनमा आइपुगेको छ रिभल्भर रानी। काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ र बोला भने नम्बर 10 पोजिसनमा फगली र नम्बर 9 पोजिसनमा रिभल्भर रानी कन्टिन्यू। नम्बर 10 लाल किले पे लव यू अब फिर से लिखेगा तो शुम हम सारी बातें जाने फिर भी हम बात न माने खुद ही बनते अनजाने पूछे फगली फगली क्या है ये फगली फगली क्या है ये फगली फगली क्या है ये फगली फगली क्या है ये फगली फगली पब्लिक में पीना बीड़ी मौके पे केएल बीड़ी ब्लैक में Number 9. मेरे जहन्नुम का किस्सा है यहाँ बंदूकों के पास भाषा है मोहब्बत का खूनी तमाशा है इस फसड़ में एक थी रानी बारूदों का वो पी के पानी पत्थरों के पालने में पैदा हुई वो नश्तरी रिवाल्वर रानी की ठाय ठाय ठाय है जंगली जवानी की ठाय ठाय ठाय रिवाल्वर रानी की ठाय ठाय ठाय है जंगली जवानी की ठाय ठाय ठाय हमने दिल मुड़ा गई सब गाड़ी गाड़ी के मार के चलता था ओह डैम इट अलका अलका अलका ये चीज क्या है अलका उसके खिलौनों में खंजर था कैंची थी उसकी हथेली पे झाला था उसके घर आती भी बिच्छू थे। ओके काउन्टडाउनको नम्बर 10 पोजिसनको गीत सुनिरहनु भएको छ र नम्बर 9 पोजिसनको गीत पनि यहाँले सुनिरहनु भएको छ। नम्बर 10मा नेउन्टी गरेको छ फगली फिल्मको बोलको गीत फगली फगली क्या रे यहाँले गीत सुनिसक्नु भएको छ। त्यसो भने नम्बर 9 पोजिसनमा रिभल्भर रानी परेको छ एक स्टेप तल झर्दै र काउन्टडाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ रिभल्भर रानी। अब लाग्नुपर्ने हुन्छ नम्बर 8 पोजिसनमा। नम्बर 8 पोजिसनमा आइपुगेको छ कान्छी मुभी र कान्छी मुभीको कुराकानी गर्ने हो भने यो मुभी पनि रिलिज रिलिज भइसकेको मुभी हो र एक स्टेप तल झर्दैछ, काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल झर्ने क्रम रहेको छ कान्छी मुभी। त्यस गरी नम्बर सेभेन पोजिसनमा बेसलम की हाइट मे तेरा हिरो, र यो फिल्म पनि बिस्तारै बिस्तारै तल झर्ने क्रम रहेको छ। काउन्ट डाउनको नम्बर एट पोजिसनमा कान्छी र नम्बर सेभेन पोजिसनमा मे तेरा हिरो कन्टिन्यू। नम्बर एट धूप और ठंडी छाओ, एक अकेली पूरा गाओ, पूछोगे अब उसका नाओ क्या? कांची रे कांची, हाँ कांची रे कांची। चोटी में वो तूफान बांधे, बरखा में वो आग लगा है। नंबर सेवन सारी नाइट बेशर्मी की हाई हाई, वो सारी नाइट बेशर्मी की हाई हाई हाई। एक तू एक मैं और हो डिम डिम ये लाइट, वो सारी नाइट बेशर्मी की हाई हाई, वो सारी नाइट बेशर्मी की हाई। एक तू एक मैं और हो डिम डिम ये बिगड़ा हूँ मैं यूं थोड़ा, तू भी बिगड़ जा। अरे आगे बढ़ूं मैं थोड़ा, तू भी आगे बढ़ जा। हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत हुने एकमात्र प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ, र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। र प्रोग्राम बलिउड काउन्ट डाउनले स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले। मार्सल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ। साथसाथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच तपाईँले भएको छ भने तपाईँ सिधा सम्पर्क गर्न सक्नुहुन्छ मार्सल इम्पोरियमलाई, जुन रहेको छ मगेनचोक पर्सा बजार। र मार्सल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर दुई टाढीमा, मार्सल इम्पोरियमको दोस्रो शाखा रहेको छ। कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 0556 1199, 0556 61 57। त्यस गरी मोबाइल नम्बर रहेको छ 9855 61 99। र कल गरेर पनि तपाईँले मार्सल इम्पोरियमको बारेमा धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउडका प्रमुख भूमिका रहेको छ यो फिल्ममा। नम्बर फाइभ पोजिसनमा सिटी लाइट परेको छ, रिलिजको लागि एकदम तयार भएर बसेको फिल्म हो सिटी लाइट। र काउन्टडाउनमा बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा सिटी लाइट रहेको छ। नम्बर फाइभमा सिटी लाइट र नम्बर सिक्समा भूतनाथ टू कन्टिन्यू। Number 6 Order din hit mein jaari rahe apne limit mein rakho hello hello ab to hai apni baari rahe humse na aise aise pakdo oh ho order din hit mein jaari hai apne limit mein rakho hello hello ab to hai apni baari rahe little bit chat ko jise diya wo lat ko famous hone lagi apni pagal banti rahe baad नंबर 5 आँखों में चुप थी रोशनी City lights. यहाँ है अंधेरा उजाला, ये है एक मकड़ी का जाला, रफ्तार से लड़ रहा कारवा। यहाँ है अंधेरा उजाला, ये है एक मकड़ी का जाला, रफ्तार से लड़ रहा कारवा। भागे भागे भागे मन वाले दूत ढोले है बाबरा, भागे भागे भागे मन वाले दूत ढोले है बाबरा। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज पूर्वी चितवन के एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इम्पोरियम। लाखों को सपना बाइक चढ़ने हीरो बाइक किन्ने चाहना मार्शल इम्पोरियम में पूरा हो। हजुर, हामी कहाँ हिरो कम्पनी का सबै मोडल का बाइक तथा पेजर स्कूटी नगद तथा किस्तामा बिक्री भइरहेको छ। त्यति मात्र कहाँ हो र, आधुनिक प्रविधि द्वारा बाइकहरुको सर्भिसिङ गरिन्छ, साथै स्पेयर जेन्युइन पार्ट सेल्स एन्ड सेफ्टी का लागि हिरो अनि मार्शल इम्पोरियम। र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ। सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार, फोन 0556 189, मोबाइल 98551. टाढी शोरूम रत्नगर 2 मेन रोड टाढी बजार, फोन नम्बर 1 बजेको सामुदायिक रेडियो अर्पण 104.5 मेगाहर्जमा र प्रोग्राम भित्र गएर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर वर्कर मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ। प्रोग्राम बलिउड काउन्टडाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। यहाँको बाइक आधुनिक तरिकाबाट सर्भिसिङ गराउनु परेको छ। हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद अनि किस्तामा प्राप्त गर्नु परेको छ भने सम्झन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई। र बाइकका विभिन्न पार्ट पूर्जा त्यो पनि सुपथ मूल्यमा प्राप्त पनि गर्न सक्नुहुन्छ मार्शल इम्पोरियममा। र बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने पुरानो बाइक चढ्दा चढ्दा तपाईँलाई चाहिँ अलिकति झ्याउलाएर नयाँ बाइक चढ्ने सोच बनाउनु भएको छ भने एक्सचेन्ज गर्नको लागि अफर पनि रहेको छ मार्शल इम्पोरियममा। सम्झन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई जुन रहेको छ मगेन्चोक पर्सा बजार र टाढीमा पनि मार्शल इम्पोरियमको चाहिँ शाखा रहेको छ। रत्नगर 2 टाढीमा मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ र टाढीबाट पनि यहाँले सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ। र फोन नम्बर रहेको छ 0556 61 057 टाढीको लागि, त्यसरी मोबाइल नम्बर रहेको छ 98551 69 99। कल गरेर पनि तपाईँले धेरैभन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। प्रोग्राम बलिउड काउन्टडाउनमा हामी रहेका छौँ र प्रोग्राम बलिउड काउन्टडाउनमा यहाँले नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनको गीत सुनिसक्नु भएको छ। अब लाग्नु पनि हुन्छ नम्बर 4 अनि नम्बर 3 पोजिसनमा। नम्बर 4 पोजिसनमा आइपुगेको छ होलीजी मुभी, एक स्टेप माथि चढेको छ होलीले मुभी। अब चाँडै नै यो फिल्म प्रदर्शनमा आउँदैछ। अक्षय कुमार र सोनाक्षी सिंहको चाहिँ लिड रोल हामीले यो सिनेमामा पाउनेछौँ। नम्बर 3 पोजिसनमा 2 स्टेप माथि चढ्दै सम्राट एन्ड कम्पनी परेको छ। अबलाई भने नम्बर 4 पोजिसनमा होलीडे र नम्बर 3 पोजिसनमा सम्राट एन्ड कम्पनी कन्टिन्यू। नम्बर 4 मैंने तो तेरे बिना अब तो गुजारा नहीं, किसी का भी होगा ना मैं हुआ जो तुम्हारा नहीं। तू ही तो है मेरा, तू ही तो है मेरा, ये कहूँ मैं यहाँ तेरे लिए जमीन पे उतारा हूँ। नंबर थ्री सम्राट एन्ड कम्पनी काउन्टडाउनको नम्बर थ्री पोजिसनमा हिन्दी फिल्म सम्राट एन्ड कम्पनीको गीत सुनिरहनु भएको छ। नम्बर फोर पोजिसनमा होलिडे मुभी, त्यस गरी नम्बर थ्री पोजिसनमा सम्राट एन्ड कम्पनी विषयमा लाग्नुपर्ने हुन्छ। नम्बर टू पोजिसनमा आइपुगेको छ एक स्टेप माथि चढ्दै हिरो प्रान्ति मुभी। नम्बर टू दीवाने से तेरे क्या हो गई खता जो हो गया जुदा जो हो गया जुदा हो जाऊंगा दबा हो जाऊंगा दबा हो जाऊंगा से खफा तू है मेरे खुदा दीवाने से तेरे। मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ। र मार्शल इम्पोरियमको बारेमा भन्नुपर्दा हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ। मार्शल इम्पोरियममा बाइक एक्सेस गर्ने सोच बनाउनु भएको छ भने बाइकका विभिन्न पार्ट पूर्जा सँगसँगै आधुनिक तरिकाबाट बाइकहरूको सर्भिसिङ गराउने सोच बनाउनु भएको छ भने सम्झन सक्नुहुन्छ। मार्शल इम्पोरियमलाई जुन रहेको छ मगेनचोक पर्सा बजार र टाढीमा पनि मार्शल इम्पोरियमको दोस्रो शाखा रहेको छ। नम्बर टू पोजिसनको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर वान पोजिसनमा। त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्तरमा परेको छ एकपटक रिक्याप। र आजको प्रोग्राममा आउट भएको थियो रागिनी एमएमएस टू नम्बर टेन पोजिसनमा ल्याउँची गरेको थियो फगली फगली फगली क्यारे बोलको गीत फिल्म फगलीबाट। नम्बर नाइनमा रिभल्भर रानी, नम्बर एटमा कान्छी, नम्बर सेभेनमा मे तेरा हिरो, नम्बर सिक्समा भूतनाटु, नम्बर फाइभमा सिटी लाइट, नम्बर फोरमा होलिडे मुभी, नम्बर थ्री पोजिसनमा सम्राट एन्ड कम्पनी, नम्बर टू पोजिसनमा हिरो प्रान्ति, र नम्बर वान पोजिसनमा आइपुगेको छ नन वुमनको रूपमा परेको छ एक्सपोज। र एक्सपोज यतिखेर रिलिज भइराखेको फिल्म हो। एक्सपोज फिल्मको गीत छोड्दै प्रोग्रामबाट छुटिनुपर्ने हुन्छ। यति जेलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै प्रोग्राम बलिउड काउन्टडाउनबाट म सागर पनि छुटिन्छु। हौस् त नमस्कार।